सुनिश्चितता गर्न र चाहिँ अनुशासन सार्वजनिक उत्तरदायित्व नागरिकको अपेक्षा अनुकूल भएको छ भन्ने कुराको सुनिश्चितता गर्न चाहिँ एउटा लेखा राख्ने र अर्को त्यसको परीक्षण गर्न चाहनुहुन्छ। त्यसैले त्योभन्दा पहिला चाहिँ समग्रलाई लेखा प्रणाली भनेर लेखा प्रणाली भनेको के हो भन्ने कुरा पहिला बुझ भने लेखा पालनका विधि उपाय सिद्धान्त र अनि लेखा परीक्षणमा जाउँला। सर्वप्रथम आर्थिक कारोबारको लेखाङ्कन गर्ने वा लेखा राख्ने अभिलेख राख्ने विश्लेषण गर्ने र प्रतिवेदन दिने कार्यहरूको व्यवस्थित प्रक्रियालाई चाहिँ लेखा प्रणाली भनेर भनिन्छ। है सरकारको सार्वजनिक क्षेत्रको आर्थिक कारोबारको लेखाङ्कन गर्ने भनेको लेजर राख्ने रेकर्ड राख्ने भनेको त्यो लेख नोट गरेको बेलामा बिक्री गर्ने कुरा लेखाङ्कन गर्ने अभिलेख राख्ने त्यसलाई सुरक्षितसँग व्यवस्थितसँग राख्ने र अनि आवश्यकता अनुसार त्यसको विश्लेषण विश्लेषण भनेकै मूल्याङ्कन अडिट हो आन्तरिक र अन्तिम विश्लेषण गर्ने त्यसका आधारमा प्रतिवेदन दिने कार्यको व्यवस्थित प्रक्रियालाई हामी लेखा प्रणाली भन्ने भन्दाखेरि त्यो चाहिँ खास गरी सरकारले सार्वजनिक जवाबदेहीता पुरा गर्न सरकारी निकायहरूको लेखा पालन र लेखा परीक्षण गर्नुपर्छ। त्यहाँ सार्वजनिक स्रोतको प्रयोग गर्दा उसले के गर्नुपर्छ जनताप्रति र सरकारवाला संस्थाहरूप्रति उत्तरदायी भएर गर्नुपर्छ। हो त्यो उत्तरदायित्व र जवाबदेहीता परिपालन गर्नका लागि आर्थिक कारोबारको अभिलेख राख्ने त्यसको विश्लेषण गरेर प्रतिवेदन दिनुपर्ने दायित्व हुन्छ राज्यसँग। हो त्यो दायित्व पुरा गर्न लेखा प्रणालीको प्रयोग गरिन्छ सरकारद्वारा। यस अन्तर्गत खास गरी सरकारद्वारा सङ्कलित राजनीति तथा अन्य आए र सरकारले गरेको सार्वजनिक खर्चका सम्बन्धमा अभिलेख राख्ने यो अभिलेख एक्सपेन्डिचरको मात्रै हुँदैन आएको पनि अभिलेख राखिन्छ राजस्व लेखा पनि हुन्छ होइन अनि त्यसको खर्चको अभिलेख राखिन्छ अनि आयो आयो खपेको अभिलेख राख्ने त्यसको विश्लेषण गर्ने र प्रतिवेदन तयार पार्ने काम गरिन्छ। भनेपछि सरकारी लेखा प्रणाली किन आवश्यक हुन्छ यसको उद्देश्य औचित्य महत्त्व के हुन्छ भन्दा सार्वजनिक कोषको उपयोग कानुनको पूर्ण पालना अनुरूप नियमसँग ढङ्गले गरेको कुराको सुनिश्चितता गर्न र सँगसँगै त्यो कोषको चाहिँ मितव्ययी प्रभावकारी अनुशासित ढङ्गले प्रयोग गर्ने कुराको सुनिश्चितता एउटा त कानुन बमोजिम कोषको प्रयोग भएको छ भन्ने कुराको सुनिश्चितता गर्न अर्को चाहिँ मितव्ययी र अनुशासित ढङ्गले प्रयोग भएको छ भन्ने कुराको सुनिश्चितता गर्न अर्को चाहिँ सरकारी निकायका आर्थिक कारोबारको व्यवस्थित अभिलेख राख्नका लागि वा यसले राख्छ राख्नु यसको उद्देश्य हो होइन अर्को चाहिँ सरकारका आर्थिक कारोबारमा पारदर्शिता कायम गर्नु पनि यसको मेन्टेनिङ ट्रान्सपारेन्सी इन फाइनेन्सियल एक्टिभिटी अफ गभर्मेन्ट आम मानिसले थाहा पाउनु पऱ्यो सार्वजनिक स्रोतको खर्च प्रयोग सञ्चालन कसरी भएको छ भनेर लेखा पालन र लेखा परीक्षण र लेखा प्रणालीले त्यसको सुनिश्चितता गर्छ। सबै निकायहरूको आर्थिक कारोबारमा एकरूपता कायम गर्छ एउटाले एक तरिकाले अर्को तरिकाले आर्थिक कारोबार गर्नु हुँदैन लेखा प्रणालीले के गर्छ भन्दा सबै निकायको आर्थिक कारोबारको मा एकरूपता कायम गर्छ। हरेक आर्थिक कारोबार गर्दाखेरि लेखा राख्ने ढाँचा पालन एउटै हुन्छ त्यसको आन्तरिक र अन्तिम लेखा परीक्षण एउटै मापदण्डका र मान्यताका आधारमा गर्नुपर्छ प्रतिवेदन एउटै ढाँचामा एउटै तरिकाले गर्नुपर्छ त्यसले गर्दा आर्थिक कारोबारमा एकरूपता कायम हुन्छ। निर्णयका लागि आवश्यक सूचना प्रदान गर्नु व्यवस्थापनले नीतिगत निर्णय वा निर्णय गर्दाखेरि फाइनान्सियल इन्फर्मेसन फाइनान्सियल डेटा चाहिँ त्यो लेखा प्रणालीबाट प्राप्त हुन्छ त्यसैले इफ टु प्रोभाइड एप्रोप्रिएट इन्फर्मेसन फाइनान्सियल इन्फर्मेसन फर द म्यानेजर टु मेक डिसिजन अन टाइम त्यो निर्णयकर्ता व्यवस्थापकलाई वित्तीय सूचना प्रदान गर्नु निर्णय गर्नका लागि यो पनि अर्को उद्देश्य हो भने चुहावट अनियमितता स्रोत दुरुपयोगलाई नियन्त्रण गर्नु त्यसलाई रोक्नु पनि सरकारी लेखा प्रणालीको उद्देश्य हो। सरकारी निकायहरूको कार्य सम्पादन नतिजा र आर्थिक स्थितिको जानकारी आम मानिसलाई सरकारी निकायहरूले गरिरहेको कार्य सम्पादनबाट कति नतिजा प्राप्त भएको छ भन्ने कुराको जानकारी र आफ्नो सरकारको ढुकुटीमा सरकारको आर्थिक स्थितिमा कस्तो छ अवस्था छ भनेर जानकारी दिनु पनि त्यो चाहिँ गभर्मेन्ट अकाउन्टिङ सिस्टमका अब्जेक्टिभहरू भए जाँचमा गरेका आउँछ र यो लेखा प्रणालीका केही सिद्धान्तहरू छन् ती सिद्धान्तहरूको सरकारी लेखा प्रणालीले पनि परिपालना गर्नुपर्ने हुन्छ। अकाउन्टिङ सिस्टमका प्रिन्सिपलमा चाहिँ पहिलो भनेको दोहोरो प्रभावको सिद्धान्त भन्छ। यो दोहोरो प्रभाव भनेको चाहिँ हरेक आर्थिक कारोबारको जहाँ गरिन्छ त्यसको अर्को पक्षमा पनि प्रभाव परिराखेका हुन्छ र लेखाले त्यो दुवै पक्षको प्रभावलाई देखाउने हुनुपर्छ। जस्तो उदाहरणका लागि हरेक आमदानी प्राप्त गरे बापत कुनै वस्तु वा सेवा दिएको हुन्छ होइन वा कुनै वस्तु वा सेवा प्राप्त गर्नका लागि कुनै खर्च गरिएको हुन्छ त्यसैले खर्च एक ठाउँमा प्रभाव पऱ्यो भने वस्तु वा सेवा प्रदान गर्ने काममा अर्को ठाउँमा उसको आमदानी प्राप्त भयो होला उसले तपाईँलाई नगद वा पैसा भुक्तानी दियो होला होइन त्यसैले गर्दाखेरि आफूलाई तपाईँले केही सेवा किन्नुभयो भने पैसा दिनुभयो वस्तु आम्दानीमा आयो भनेपछि दुईतिर प्रभाव परिरहेका हुन्छ र लेखा प्रणालीले त्यस्तो प्रत्येक कारणहरूको दोहोरो प्रभावलाई देखाउन सक्नुपर्छ भन्ने मान्यता हो दोहोरो प्रभावको सिद्धान्त। मौद्रिक मापदण्डको सिद्धान्त भन्छ प्रिन्सिपल अफ मोनिटरी भ्याल्यु लेखा राख्दाखेरि जहिले पनि मोनिटरी भ्याल्युमा मौद्रिक मूल्यमा मौद्रिक मापदण्डमा हरेक कारोबारको लेखाङ्कन मौद्रिक इकाइमा गरिनुपर्छ र हरेक कारोबार गरे बापत भएको आम्दानीमा खर्च मुद्रामा परिणत गरी राखिनुपर्छ। तपाईँले किन्ची लेखा राख्दाखेरि वा त्यसको भ्यालुएसन गर्दाखेरि पनि मौद्रिक भ्यालुमा ल्याएर डिप्रिसिएसन कटाएर त्यसको चाहिँ लेखा राखिनुपर्छ भनेको एभ्रिथिङ चाहिँ मौद्रिक मूल्यमा परिणत गरिकन राखिनुपर्ने हुन्छ। किन्चीको हकमा ह्रास कति हुन्छ, तपाईँले कुनै एउटा भवनको मूल्य तोक्नुभयो भने प्रत्येक वर्ष त्यसको डिप्रिसिएसन गाडीको मूल्य डिप्रिसिएसन हुँदै जान्छ, त्यसरी चाहिँ मौद्रिक मूल्यमा डिप्रिसिएसन चाहिँ किन्ची राख्नुपर्छ। अरू त मौद्रिक भ्यालुमा नगद कारोबार चाहिँ भइहाल्छ। अर्को चाहिँ समय सीमाको सिद्धान्त भन्ने हुन्छ, यो अवधिको सिद्धान्त। लेखा भनेको निश्चित अवधिको हुन्छ र सरकारको सन्दर्भमा एक वर्षको एक आर्थिक वर्षको लेखा हुन्छ, त्यसलाई आर्थिक वर्षको सिद्धान्त पनि भनिन्छ, अवधिको सिद्धान्त पनि भनिन्छ र एक आर्थिक वर्षका लागि लेखा राखिनुपर्छ र एक आर्थिक वर्षको कारोबार खर्च आम्दानी लागतका आधारमा प्रगति मूल्याङ्कन गर्ने व्यवस्था हुनुपर्छ। आर्थिक वर्षको अन्त्यसँगै खाता क्लोज हुन्छ र फेरि अर्को आर्थिक वर्षको नयाँ खाता सञ्चालन हुन्छ, यसरी एक आर्थिक वर्षको लेखा राखिनुपर्छ भन्ने आर्थिक वर्षको सिद्धान्त। पराल मूल्यको सिद्धान्त भनेको चाहिँ वस्तुको मूल्य कन्सिस्टेन्ट हुँदैन र त्यसको ट्रान्जेक्सन हुने अवधि नै तपाईँले खरिद गरेको र पछि भुक्तानी गर्ने बेला वा लेखा परीक्षण गरेर परचोट गर्ने बेलामा के हुन्छ, प्राइस भेरिएसन हुन्छ। अडिट गर्न आउँदा यो मूल्यको अहिले यो वस्तुको अहिलेको प्राइस कति छ भनेर हेऱ्यो भने घटेको पनि हुनसक्छ, तर तपाईँले खरिद गर्दा बढी हुनसक्छ। त्यसरी त्यसमा कन्फ्युजन नहोस्, डेभिएसन नहोस् भन्नको लागि ट्रान्जेक्सन बेला तिरेको वास्तविक मूल्य त्यो बेलाको मूल्यमा ट्रान्जेक्सन बेलाको मूल्यमा प्रचलित बजार भाव जुन कारोबार भएको छ त्यो बेलाको बजार भावमा राखिनुपर्छ भन्छ परल मूल्यको सिद्धान्तले। व्यवसायिक अस्तित्वको सिद्धान्तले चाहिँ यो व्यवसायमा व्यक्तिगत रूपमा भएको खर्चलाई व्यवसायको खर्चमा नमिसाइकन लेखा राखिनुपर्छ भनेको, मेबी यु विल बी सम स्पेन्डिङ बट द्याट सम शुड नट बी मिक्स्ड विथ द एक्सपेन्डिचर अफ द बिजनेसेस। है व्यक्तिगत खर्च र व्यवसायिक खर्चलाई स्पष्ट छुट्याइनुपर्छ र व्यक्तिगत प्रयोजनको लागि गरिएको खर्च व्यवसायिक खर्चमा मिलाउनु हुँदैन भन्ने मान्यता हो। व्यक्ति र व्यवसायको कारोबार छिट्टा छिट्टै लेखाङ्कन गरिनुपर्छ भनेर। अर्को निरन्तरताको सिद्धान्त भन्ने हुन्छ, यसले के भन्छ त भन्दा कुनै पनि व्यवसाय वा सङ्गठन वा सरकारको काम स्थापना भएपछि यो निरन्तर चलिरहन्छ भन्ने मान्यताले लेखा राख्नुपर्छ, त्यसलाई हामी निरन्तरताको सिद्धान्त भन्छौँ। र लेखा राख्ने काम पनि सोही अनुरूप सिलसिलेबाट क्रमिक मिति अनुसार गरिनुपर्छ भनेको त्यो यति आर्थिक वर्ष 2075 फेरि आर्थिक वर्ष 76-77 यसरी यो सिलसिलेबार डेट अनुरूप राखिनुपर्छ। के विश्वास गरेर भन्दा निरन्तर रूपमा त्यो व्यवसाय चलिरहन्छ भन्ने मान्यता गरेर त्यसलाई निरन्तरताको सिद्धान्त भनिन्छ भने। अर्को कारोबार पश्चात लेखाङ्कनको सिद्धान्त, अब यसले चाहिँ के भन्छ भने तपाईँले कुनै एग्री गर्नुभयो अथवा तिम्रोबाट यति सामान खरिद गर्छु भन्नुभयो वा तिमीलाई मैले यति लगानी गर्छु वा यति पैसा दिन्छु वा यति कर बुझाउँछु त्यतिकै लेखा राख्ने होइन, होइन सहमति सम्झौता डिसिजनमा लेखा अडिट राख्ने होइन कि ट्रान्जेक्सन पछि मात्रै अकाउन्ट गरेर राख्ने मेन्टेन गर्ने होइन कि ट्रान्जेक्सन पछि मात्रै गरिनुपर्छ भन्छ। यसले चाहिँ यो वास्तविक कारोबार भएपछि मात्रै लेखा राख्नुपर्छ अर्थात् कुनै आम्दानी वा खर्चको कारोबारले पूर्णता पाएपछि मात्रै लेखाङ्कनले वैधता प्राप्त गर्छ। उदाहरणको लागि काम गर्न पेस्की दिएर खर्च लेखे पनि काम सम्पन्न भएपछि पेस्की फर्चोट गर्नुपर्ने दायित्व रहिरहन्छ, त्यसैले त्यो चाहिँ पेस्की फर्चोट नभइकन फाइनल लेखाङ्कन त्यस्तो हुँदैन भनेको ट्रान्जेक्सन पछि मात्रै के हुनुपर्छ लेखा राखिनुपर्छ। मिलानको सिद्धान्त भन्छ, मिलानको सिद्धान्त चाहिँ आर्थिक कारोबारमा आम्दानी र खर्च एवं सम्पत्ति र दायित्व बराबर हुनुपर्छ। एनुअली तपाईँले खाता क्लोज गर्दा मेबी मन्थली हुनसक्छ वा कुनै ब्याङ्कमा काम गर्नुहुन्छ डेली हुनसक्छ, होइन तपाईँले राखेको के अरे रेकर्डमा चाहिँ के हुनुपर्छ भन्दा एलएचएस बराबर आरएचएस चाहिँ बराबर हुने गरी भनेको मतलब आम्दानी र खर्च दायित्व र सम्पत्ति बराबर हुने गरी लेखा राख्नुपर्छ भन्छ होइन। अनि त्यसपछि एकरूपताको सिद्धान्त भनेको चाहिँ सबै सरकारी निकायहरूले लेखा एकै तरिकाबाट राख्नुपर्छ। एकरूपता भनेको फरक फरक प्रक्रिया फरक फरक नियम प्रयोग गरेर लेखा राखिनु हुँदैन। लेखा प्रणालीका मान्नु स्थापित मान्यता र सिद्धान्तलाई पालना गरेर एक एक किसिमले एउटै फारम एउटै तरिकाबाट राखिनुपर्छ र अन्तिम भनेको चाहिँ विवरणको पूर्णता र इमानदारिताको सिद्धान्त भन्ने हुन्छ। कारोबारको गलत सूचना दिने गरी विवरण राखिनु हुँदैन, अपूर्ण भित्ता विवरणको आधारमा लेखा राखिनु हुँदैन, लेखाको विवरण पूर्ण हुनुपर्छ र इमान्दार पूर्ण पनि हुनुपर्छ भनेर भन्छ। यी दसवटा चाहिँ लेखा प्रणालीका सिद्धान्त हुन्, यही सिद्धान्त सरकारी लेखा प्रणालीमा पनि लागु हुन्छन्। र कस्तो लेखा प्रणालीलाई हामीले राम्रो लेखा प्रणाली मान्ने त प्रभावकारी लेखा प्रणालीका गुणहरू, एउटा त अघिका सिद्धान्त अवलम्बन गरेको पनि राम्रो भन्न सक्यो होइन, त्योभन्दा बाहेक केही क्यारेक्टरिस्टिक्सहरू हुनुपर्छ जब हामी प्रभावकारी भन्छौँ। प्रभावकारी लेखा प्रणालीका पूर्व शर्त गुण भने चाहिँ पारदर्शिता कायम गराउने र आर्थिक यथार्थ आर्थिक स्थिति चित्रण गर्ने हुनु पर्यो। इफ द अकाउन्टिङ सिस्टम मेन्टेन्स ट्रान्सपेरेन्सी इन द अर्गनाइजेसन अर बिजनेसेस द्याट इज गुड अकाउन्टिङ सिस्टम। अर्को चाहिँ त्यो बिजनेसको यथार्थ आर्थिक स्थितिलाई चित्रण गर्नु सक्ने खालको भयो भने के हुन्छ भन्दाखेरि यो राम्रो मानिन्छ होइन, यथार्थ आर्थिक स्थिति। र अर्को चाहिँ छड्के मिलानको माध्यमबाट चुहावट र अनियमितता नियन्त्रण गर्न सक्ने भनेको, छड्के मिलान भनेको के हो भन्दा स्याम्पलिङ टेस्ट भिडाएर हेरियो भनेदेखि कुनै एउटा दुईवटा निकालेर क्रस चेक गरेर हेर्दाखेरि पनि काहीँ अनियमितता छ, त्यहाँ चाहिँ चुहावट छ भने पत्ता लगाएर रोक्न सकियोस्, त्यस्तो खालको हुनुपर्छ। अनि लेखाङ्कन प्रक्रिया सबैले बुझ्ने किसिमको सरल हुनुपर्छ, सबैलाई त थाहा हुँदैन, तपाईँ अकाउन्टको स्टुडेन्ट हो अथवा अकाउन्टमा काम गर्ने अनुभवी कर्मचारी हो भने यो सबै कुरा बुझ्नु होला, तर लेखा भन्ने कुरो सार्वजनिक खर्चको अभिलेख, त्यसको विश्लेषण, सार्वजनिकीकरण, त्यसमा पारदर्शिता, उत्तरदायित्व कायम गर्ने कुरा आम मानिसले बुझ्ने किसिमको हुनु पऱ्यो नि, प्रोफेसनलले मात्रै बुझ्ने किसिमको हुनु भएन। त्यसैले लेखाङ्कन प्रक्रिया पनि सबैले बुझ्ने किसिमको सरल हुनुपर्छ। सम्पत्ति दायित्व आम्दानी खर्च आदिको स्पष्ट र सरल परिभाषा गरेको छ, त्यसलाई सम्पत्ति भन्ने, केलाई खर्च भन्ने, केलाई दायित्व मान्ने, केलाई आम्दानी मान्ने, यो कुरालाई चाहिँ सरल रूपमा स्पष्ट परिभाषित गरिएको हुन्छ। तपाईँलाई त्रिली छोडिदियो भने के हो प्रोपर्टी भन्यो भने के हो एसेट भन्यो भने मेबी यु विल ह्याभ मेनी डेफिनेसन, तर त्यसलाई ऐनले अथवा यो नियमले स्पष्ट परिभाषित गरिसकेपछि चाहिँ यसलाई सम्पत्ति मानिँदो रहेछ, यसलाई खर्च मानिँदो रहेछ, यसलाई आम्दानी मानिँदो रहेछ, दायित्व मानिँदो रहेछ भनेर बुझ्न सजिलो होस्। आवश्यकता अनुसार सामूहिकीकरण र पुनः सामूहिकीकरण गरी तुलना गर्न मिल्ने खालका तथ्याङ्क र निष्कर्ष प्रदान गर्ने खालको लेखाङ्कन हुनुपर्छ। त्यो भनेको चाहिँ के हो भने तपाईँले डेटा राख्नुभएको हुन्छ, एउटा क्लस्टरिङमा राख्नुभएको हुन्छ, एनालिसिस गर्न चाहनेले त्यसलाई पुनः सामूहिकरण गर्न मिल्दैछ, रिक्लस्टरिङ, रिग्रुपिङ गर्न मिल्दैछ, अनि एउटा ग्रुपलाई अर्को ग्रुपसँग तुलना गर्न मिल्ने किसिमको सरल होस् कि, ताकि त्यो त्यस विषयको अध्ययन गरेर तुलनात्मक अध्ययन गरेर हामीले तथ्याङ्क र निष्कर्ष निकाल्न सकियोस्। त्यस्तो खालको पुनः सामूहिकीकरण गरी तुलना गरेर यथार्थपरक तथ्याङ्क र त्यसका आधारमा निष्कर्ष निकाल्न सकिने खालको भयो भने राम्रो मानियो। विवेकपूर्ण आर्थिक निर्णय लिन आवश्यक पर्ने सूचना एवं जानकारी दिने, यो फाइनेन्सियल अडिटको एउटा म्यानेजमेन्ट अडिट भन्ने पनि हुन्छ कि, त्यो भनेको चाहिँ के हो भनेदेखि यो फाइनेन्सियल भन्दा पनि त्यसले चाहिँ व्यवस्थापकलाई यो निर्णय गर्नका लागि म्यानेजरियल अडिट, म्यानेजमेन्ट भनेको अर्कै हो, फाइनेन्सियल डेटा मध्ये तपाईँलाई माइक्रो लेभलको डेटा म्यानेजरलाई नचाहिने हुनसक्छ, त्यसैले म्याक्रो डेटा यो अडिटबाट के अरे सरी अकाउन्टिङ सिस्टमबाट आउँछ कि आउँदैन जसलाई लिएर व्यवस्थापकले निर्णय गर्न सक्छ। त्यसैले यो के अरे लेखा प्रणालीले चाहिँ के दिनु पर्यो, व्यवस्थापकलाई वा नेतृत्वलाई निर्णय गर्न चाहिने आवश्यक डेटा उपलब्ध गराउने खालको पनि हुनु पर्यो र उपयुक्त आधार परम्परा नियम र प्रक्रियाको अवलम्बन गरेको हुनु पर्यो। यो लेखा प्रणालीका केही आधारहरू, ट्रेडिसनहरू, रुल्सहरू र प्रोसेसेसहरू हुन्छन्, त्यस्ता बेस ट्रेडिसन रुल्स एन्ड प्रोसेसको अवलम्बन गरेको हुन्छ र विवेकको प्रयोग गरिएको सार्वजनिक विषयलाई महत्त्व दिने शुद्ध राष्ट्र अनि त्यसपछि सब्जेक्टिभ कुरालाई सानोतिनो प्रोसिजरल वा सानोतिनो कुरालाई नभइकन सार्वजनिक कुरालाई बढी महत्त्व दिने खालको हुनुपर्छ। यस्तो लेखा प्रणालीलाई हामीले राम्रो मान्छौँ। अब लेखा प्रणालीको प्रकार भनेको एक हो भनेको कारोबारको अन्यत्र पर्ने असरलाई नदेखाउने, अघि हामीले दोहोरो प्रभावको सिद्धान्तलाई पालना नगरिकन एकतिरको मात्रै कारोबार देखाउने छ भने एकवटो लेखा प्रणाली दुवै खाले प्रभावलाई देखाउने, कारोबारको प्रभावलाई देखाउने छ भने त्यसलाई दोहोरो लेखा प्रणाली भनेर भनिन्छ। अहिलेको आवश्यकता दोहोरो लेखा प्रणाली हो। नगदमा आधारित लेखा प्रणाली भनेको चाहिँ के हो त भन्दाखेरि यसले चाहिँ नगद प्राप्ति वा भुक्तानी भएको अवस्थामा मात्रै कारोबारको लेखाङ्कन गर्छ, ट्रान्जेक्सन क्यास ट्रान्जेक्सन भएपछि मात्रै लेखाङ्कन गर्छ भने त्यसलाई हामी नगदमा आधारित लेखा प्रणाली भनेर भन्छौँ। अब यो नगदमा आधारित लेखा प्रणालीमा थुप्रै कठिनाइहरू पनि हुन्छ, त्यसको डिटेलमा म पनि त्यसरी यो के भन्छ एक्युरल अकाउन्टिङ सिस्टम भनेको चाहिँ क्रोधभावी लेखा प्रणाली यसको अर्को विकल्प र यो हुनुमा चाहिँ क्रोधभावी हुनुपर्छ भनिन्छ तर प्र्याक्टिसमा यसले धेरै च्यालेन्जिङ यो गर्नलाई चाहिँ क्रोधभावी लेखा प्रणालीमा कुनै आर्थिक कारोबार भइसकेपछि वस्तु वा सेवा प्राप्त प्रदानको विधान भएपछि नगद प्रवाह नभए पनि कारोबार गर्नुपर्छ भनेर यो क्रोधभावीले भन्छ। नो इफ देयर इज नो क्यास ट्रान्जेक्सन त्यो अवस्थामा पनि लेखा राख्नुपर्छ भन्ने मान्यता राख्छ, तर यसमा के चाहिँ हुनु पर्यो त भन्दा कारोबार भइसकेका हुनु पर्यो, वस्तु सेवाको आदान प्रदान र भिडान भएको हुनु पर्यो, मेबी त्यो फाइनेन्सियल ट्रान्जेक्सन चाहिँ नभएको भए पनि लेखा राख्नुपर्छ भन्छ। अर्थात् यो भनेको यसमा नगद प्राप्ति वा भुक्तानीलाई आधार नमानि कारोबारको प्रमाणित घटनालाई आधार मानेर चाहिँ लेखा राखिन्छ। अब क्रोधभावी लेखा प्रणाली पनि पूर्ण रूपले कार्यान्वयन गर्न कठिन हुने भएकोले यसलाई परिमार्जित क्रोधभावी लेखा प्रणाली भनेर विकास गरिएको छ। यसमा चाहिँ कुनै पनि कारोबार सम्पन्न भइसक्दा पनि त्यसको वास्तविक प्रतिफल वा दायित्व तत्कालै देखिँदैन भने त्यस्ता कारोबारको हकमा प्रतिफल प्राप्त भइसकेपछि मात्रै लेखाङ्कन गर्ने गरी अन्य कारोबारको हकमा कारोबार हुनसाथ लेखाङ्कन गरिन्छ भनेर कतिपयमा चाहिँ यो प्रतिफल कारोबार भयो अनि नगदको ट्रान्जेक्सन भएको छैन तर त्यसको प्रतिफल चाहिँ देखिने अवस्था छैन भने त्यसको कारोबारको हकमा चाहिँ प्रतिफल देखिने भएपछि लेखा राख्ने गरी मोडिफाई गरियो। अब सबै ट्रान्जेक्सन के अरे फाइनेन्सियल ट्रान्जेक्सन नभइकन लेखा राख्ने पद्धतिमा त्यसको के अरे रिजल्टसँग वा कन्सिक्वेन्सेससँग जोडेर त्यस्तै खालका कारोबारलाई चाहिँ प्रतिफल वा प्रभाव देखिएपछि मात्रै गर्ने गरी अरूको हकमा कारोबार हुनसाथ लेखा राख्ने भनेर यसको मोडिफाइड पनि छ एक्युरल सिस्टम। तर मोडिफाइड भए पनि कम्प्लिट एक्युरल सिस्टम भए पनि इट इज हार्ड टु इम्प्लिमेन्ट चाहिँ हुन चाहिँ हाम्रो कार्यान्वयन गर्न चाहिँ कठिन हुन्छ। अर्को चाहिँ यो सिक्की वित्तीय लेखा लागत लेखा व्यवस्थापकीय लेखा भन्छ। अब यो भनेको संस्थाको कार्य सम्पादन नतिजा आर्थिक स्थिति र नगद तरलताको अवस्था देखाउन र कानुनी परिपालनका लागि हामी वित्तीय लेखा तयार पार्छौँ। खालि यसले चाहिँ कार्य सम्पादन नतिजा देखाउनलाई आर्थिक स्थिति देखाउनलाई नगद तरलताको अवस्था कति छ भनेर देखाउनका लागि वित्तीय लेखा राख्छौँ हामी। अनि लागत लेखा भनेको चाहिँ उत्पादन खर्च नियन्त्रण वस्तुको मूल्य निर्धारण कच्चा पदार्थको वित्तीय उपयोगका लागि निर्णयमा पुग्न आवश्यक सूचना प्राप्त गर्न यो लागत लेखा तयार पारिन्छ। तर यी सबै लेखा हाम्रो गभर्मेन्ट अकाउन्टिङ सिस्टममा प्रयोग चाहिँ हुँदैनन् तर सैद्धान्तिक के हुन्छन् भन्ने सबै तपाईँलाई यहाँ राखिदिए मात्रै हो होइन। व्यवस्थापकीय नियन्त्रण कायम गर्नका लागि हामीले व्यवस्थापकीय लेखा गर्छौँ। म्यानेजरियल अकाउन्टिङ अघि नै मैले भने निर्णयकर्तालाई आवश्यक वित्तीय सूचना दिने प्रयोजनको लागि यो व्यवस्थापकीय लेखा राख्ने गरिन्छ। अर्को चाहिँ व्यावसायिक सरकारी र गैर व्यावसायिक लेखा भन्ने पनि हुन्छ। यो कुनै पनि संस्थाको प्रभावकारिता मुनाफा उत्पादकत्व मापन गर्न तयार पारिने व्यावसायिक हुने हो होइन। अनि त्यसपछि सरकारले सार्वजनिक निकायको आर्थिक कारोबारलाई नियन्त्रण गर्न राख्ने लेखा सरकारी लेखा हुने हो। त्यसपछि गएर यो नाफाको उद्देश्य नभएका आफ्नै आर्जन र दान दातबाट सञ्चालित हुने जुन संस्थाले लेख्छन् त्यसलाई लेखा राख्छन् त्यसलाई चाहिँ हामी गैर व्यावसायिक लेखा भनेर भन्छौँ है। बिजनेस कम्पनीहरूले प्रफिट लसको लागि राख्ने लेखा व्यवसायको, सरकारले आर्थिक अनुशासन र नियन्त्रणका लागि राख्ने सरकारी हो। गैर व्यावसायिक चाहिँ गैर सरकारी संस्था नागरिक समाज यिनीहरूले कहीँबाट लगानी त्यसबाट प्रतिफलको उद्देश्यले कारोबार गर्दैनन् तर आफ्नो प्रयोजनको लागि आफ्नो कारोबारको लेखा राख्छन् भने त्यसलाई चाहिँ गैर व्यावसायिक। यसरी विभिन्न वर्गीकरण गर्न सकिन्छ प्रकार। अब जाँचमा आउँदा चाहिँ सरकारी लेखा प्रणालीको उद्देश्य के भनेर प्राय आउँछ होइन। अब यसको खास गरिकन चाहिँ सरकारी लेखा प्रणालीको उद्देश्य चाहिँ आय व्यय सम्बन्धी सम्पूर्ण कारोबारको व्यवस्थित लेखाङ्कन गर्ने, सरकारको आय र व्यय सम्बन्धी कारोबारको लेखाङ्कन गर्ने, बजेटद्वारा निर्धारण गरेको खर्च सीमा उल्लङ्घन हुन नदिने, बजेटले खर्चको सीमा तोकेको हुन्छ सिलिङ होइन हो त्यो चाहिँ खर्च गर्दा उल्लङ्घन नहोस् भन्नका लागि हामीले सरकारी लेखा राख्छौँ। अनि अर्को आगामी वर्षको बजेट तयार पार्न आवश्यक विवरण उपलब्ध गराउने, गत वर्षको अथवा चालु आर्थिक वर्षको खर्चको स्थितिका आधारमा प्रगतिको स्थितिका आधारमा नतिजाको स्थितिका आधारमा आगामी आर्थिक वर्षको बजेट बनाइन्छ। त्यसैले लेखा प्रणालीले के गर्छ, आगामी आर्थिक वर्षका को बजेट तर्जुमाका लागि सूचना अथवा आवश्यक विवरण उपलब्ध गराउँछ। विभिन्न कोषको स्थिति र कार्य सम्पादन नतिजाबारे जानकारी गराउने, कोष भनेको अस्ति हामीले पढ्यौँ, सञ्चित कोष, आकस्मिक कोष, अन्य विभिन्न सरकारी कोषको अहिलेको स्थिति के छ भन्ने कुरालाई जानकारी गराउँछ लेखाले, होइन। त्यसैले खर्चको स्थिति अनि कार्य सम्पादन नतिजाको अवस्थाको जानकारी गराउँ। सरकारी सम्पत्ति हिनाहुना हुन सक्ने जिन्सी लेखाले के गर्छ, सरकारी सम्पत्तिको रेकर्ड राखेर हिनाहुना दुरुपयोग हुन नपाउने व्यवस्थाको सुनिश्चितता गर्छ। वित्तीय तथा अन्य प्रतिवेदनका लागि चाहिने विवरण उपलब्ध गराउँछ। फाइनान्सियल रिपोर्ट वा अन्य रिपोर्टका लागि चाहिने फाइनान्सियल इन्फर्मेसन चाहिँ अकाउन्टिङ गभर्मेन्ट अकाउन्टिङ सिस्टमले उपलब्ध गराउँछ। र वित्तीय कारोबारको सञ्चालन र नियन्त्रण गर्ने भनेको अनुशासित वित्तीय नियम सम्बद्ध ढङ्गले वित्तीय कारोबारहरूलाई नियन्त्रण गर्ने त्यो त्यसको दायराभित्र राख्ने काम पनि गभर्मेन्ट अकाउन्टिङ सिस्टमले गर्छ। नीति निर्णयका लागि सूचना तथ्याङ्क यो त भइहाल्यो, म्यानेजरियल अडिट यो म्यानेजरियल के भन्छ अकाउन्टिङ सिस्टमले उपलब्ध गराउँछ। अब नेपाल सरकारको लेखा प्रणालीको इतिहासमा म गइनँ। अब अहिले नेपाल सरकारको के व्यवस्था छ त लेखा प्रणाली सम्बन्धमा भने पनि नेपाल सरकारको विद्यमान लेखा प्रणालीमा त्यहाँका श्रेष्ठहरूको तपाईँलाई कहिलेकाहीँ श्रेष्ठ प्रणाली भनेर आए पनि यही बुझ्नु है, लेखा प्रणालीले त्यहाँ अनुसारका लेखाको वा श्रेष्ठको प्रयोग गरिन्छ। एउटा विनियोजन श्रेष्ठ भनेको बजेटमा विनियोजन भएको रकम निकासा दिने र खर्च गर्ने क्रममा गरिएको कारोबारको श्रेष्ठ चाहिँ विनियोजन श्रेष्ठ हो। बजेटमा विनियोजन रकम जुन विनियोजित रकम हुन्छ त्यसलाई निकासा दिने र खर्च गर्ने क्रममा राखिने लेखा वा श्रेष्ठलाई चाहिँ विनियोजन श्रेष्ठ भनिन्छ। विनियोजन श्रेष्ठ दुई किसिमको हुन्छ, एउटा केन्द्रीय श्रेष्ठ र अर्को चाहिँ कार्य सञ्चालन श्रेष्ठ। केन्द्रीय श्रेष्ठ हामी कहाँ प्रयोग चाहिँ भएको छैन है। केन्द्रीय स्तरको श्रेष्ठ भनेको केन्द्रीय स्तरका सरकारी निकायहरूले आफ्नो मातहतका कार्यालयका लागि विनियोजित बजेट र त्यसको निकासा बजेट र कमान्तर आदि देखाउन र निकासाबाट भएको खर्चको अभिलेख राख्न राख्ने श्रेष्ठलाई केन्द्रीय स्तरको श्रेष्ठ भनिन्छ। सरकारले जिल्ला स्तरमा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट रकम निकासा हुने व्यवस्था लागू भएपछि केन्द्रीय स्तरको श्रेष्ठको औचित्य कम भएको छ। यसको पोली निकायबाट जुन निकासा हुने त्योपछि मिनिस्ट्रियल लेभल मन्त्रालयबाट तल्लो तहको कार्यालयको एकीकृत केन्द्रीय स्तरको श्रेष्ठ राख्नु पर्दैन, त्यसको चाहिँ प्रयोग अहिले कम भएको छ अथवा महत्त्व छैन भनेर भने अहिले चाहिँ कार्य सञ्चालन स्तरको श्रेष्ठ भनेको चाहिँ सरकारी निकायहरूले सेवा वा वस्तु प्राप्त गरिसकेपछि सरकारी कोषबाट रकम भुक्तानी गरी राखिने श्रेष्ठ चाहिँ कार्य सञ्चालन स्तरको श्रेष्ठ हो। कुनै कार्यालय चाहिँ कुनै वस्तु प्राप्त गर्यो वा सेवा प्राप्त गर्यो भने त्यो बाबत उसले भुक्तानी गर्छ, त्यो भुक्तानी गरिसकेपछि राख्ने लेखा चाहिँ के हो भन्दाखेरि कार्य सञ्चालन स्तरको श्रेष्ठ हो, कार्यालय तहमा राखिने भनेर बुझ्नुहोस्। सरकारको कार्य सञ्चालन स्तरको श्रेष्ठ लगभग 100% नगदमा आधारित छ। चाहिँ हामीले यो क्यास बेस्ड अकाउन्टिङ सिस्टम नगदमा आधारित यस्ता प्रणाली लेखा प्रणालीको प्रयोग गरेका छौँ। अर्को हाम्रो यो चाहिँ विनियोजन श्रेष्ठ भयो भनेदेखि अर्को चाहिँ राजस्व श्रेष्ठ, राजस्व श्रेष्ठ हुन्छ त्यो चाहिँ यो राजस्व श्रेष्ठ वा यो लेखा प्रणालीमा चाहिँ सरकारी कार्यालयहरूले प्राप्त गर्ने राजस्वको रकमको लेखाङ्कन गर्नमा जिम्मेवार बनाउने र भौचर विधान गर्ने कार्यमा व्यवस्थित गर्ने लक्ष्य राखिएको हुन्छ। खास गरी रेभिन्यूको रेकर्ड राख्ने श्रेष्ठ चाहिँ राजस्व श्रेष्ठ हो। यसको उद्देश्य यसको महत्त्व चाहिँ के हो त भन्दाखेरि सरकारले प्राप्त गर्ने राजस्व रकमको लेखाङ्कन गर्नमा जिम्मेवार बनाउने भोले लेखाङ्कन गर्ने हो, लेखा राख्ने हो, र पछि चाहिँ भौचर विधान गर्ने कार्यमा व्यवस्थित गर्ने भनेको मतलब चाहिँ रेभेन्यू लिँदाखेरि अथवा त्यो के अरे भौचर भरेर जम्मा गरेर गरेको जुन भौचरको रेकर्ड रहनेको अर्कोतिर लेखामा रहनेको भोलि अडिट गर्दाखेरि भिडान गरेर हेर्ने यसको उद्देश्य चाहिँ त्यो रहेको हुन्छ। हालै आएर राजस्व लेखा प्रणालीलाई द्वितीय लेखाको मान्यता पुर्याउन गणितीय सङ्केत समेतको सङ्केतहरूको समेत निर्धारण गरिएको छ। अहिले चाहिँ अनलाइन सिस्टमबाट राख्नका लागि यसको सङ्केतहरू समेत निर्धारण गरिएको छ। र अर्को चाहिँ यसमा प्रत्येक कार्यालयले कार्यालयको नाममा कारोबार गर्ने स्वीकृत ब्याङ्कमा रकम जम्मा मात्र गर्न मिल्ने गरी खाता खोली राजस्व जम्मा गर्ने व्यवस्था गरिएको छ। यस्तो खाताको रकम केन्द्रीय सञ्चित कोषमा जम्मा हुन्छ, सोझै कार्यालय त जम्मा भएको रेभिन्यू एउटा सिङ्गल खातामा त्यो खाताको चाहिँ केन्द्रीय सञ्चित कोषमा स्वतः जम्मा हुन्छ। र यसबाट के फाइदा हुन्छ त भन्दा विगतको कृत्य भौचर राजस्व भिडान आदिको समस्या चाहिँ धेरै हदसम्म अहिले अनलाइन सिस्टममा गएपछि के भएको छ, सजिलो भएको छ। अर्को यो चाहिँ रेभिन्यू सिम्पल तपाईँले खालि यति के बुझ्नु पर्यो भने राजस्वको कारोबार राजस्व प्राप्तिको लेखा राख्ने कुरा रहेछ यो भले फर्क कुराहरू के पढियो त भन्दा अनलाइन सिस्टममा लानलाई हामीले गणितीय सूचकहरू समेत सङ्केतहरू राखेका छौँ र त्यसै कारण जम्मा गर्ने राजस्वको छुट्टै खातामा त्यो चाहिँ अटोमेटिक जम्मा हुन्छ र त्यहाँ जम्मा भएको रकम केन्द्रीय सञ्चित कोषमा जम्मा हुन्छ भन्ने कुराहरूले फर्क भयो। अर्को चाहिँ जिन्सी श्रेष्ठा भनेको चाहिँ जिन्सी श्रेष्ठा जिन्सी कारोबारको लेखाङ्कन र प्रतिवेदन गर्ने उद्देश्यले लागु गरिएको हो। तपाईँसँग कम्प्युटर होला, तपाईँसँग कुनै प्रोपर्टी होला, फोटोकपी मसिन होला, होइन सफ्टवेयर होला, यस्ता जिन्सी सामानहरूको लेखा राख्ने श्रेष्ठा चाहिँ जिन्सी श्रेष्ठा हो। यसमा जिन्सी सामानहरूलाई दुई किसिमले एउटा खर्च भएर जाने र अर्को खर्च भएर नजाने गरी वर्गीकरण गरेर तिनको अलग अलग नियन्त्रण प्रक्रियाको व्यवस्था गरिएको छ। खर्च भएर जानेको चाहिँ पछि तपाईँले त्यो सामान लिएर चलाएपछि फेरि फर्काएर गर्नु पर्दैन। जस्तो तपाईँले पेन ड्राइभ दिनुभयो भने स्टोरले खर्च भएर जाने अन्तर्गत राखेको हुन्छ, भोलि तपाईँले बुझाउनु पर्दैन त्यसलाई, होइन फिर्ता गर्नु पर्दैन। तर तपाईँले ल्यापटप लिनुभयो भने चाहिँ खर्च भएर जाँदैन त्यो, होइन खर्च भए नजाने हुन्छ र पछि तपाईँले बुझाउनु भयो भने जुनसुकै बेला पनि तपाईँबाट असुल उप गरिन्छ त्यो सामान चाहिँ, होइन त्यसैले यो खर्च भइजाने र खर्च भएर नजाने गरी वर्गीकरण गरेर दुवै खाले चिन्सीहरूको अलग अलग चाहिँ नियन्त्रण प्रणाली अवलम्बन गरी लेखा राखिन्छ। यी विशेषताले मौद्रिक असर नदेखाउने हुँदा यसलाई केवल अभिलेखको रूपमा मात्र लिन सकिन्छ, यो चाहिँ खालि रेकर्डको रूपमा मात्रै राखिन्छ। र अर्को चाहिँ धरौटी लेखा भन्ने हुन्छ, कुनै काम टुङ्गो नलागेसम्मको लागि सुरक्षण बापत राखिएको रकम धरौटी हो, यो त तपाईँले नर्मल्ली अन्त पनि हुन्छ, होइन त्यस कारण सरकारले पछि काम सम्पन्न भएपछि लिनु वा दिनुपर्ने रकम एकिन गरी लिने वा दिने कबल बमोजिम वस्तु वा सेवा आपूर्तिको प्रत्याभूति गर्ने कानुनले कुनै कारवाही अगाडि बढाउन राख्नुपर्ने जमानत धरौटी व्यवस्थित गर्ने जस्ता कारोबारहरूको लेखाङ्कन राख्छ भने त्यो लेखाङ्कनलाई चाहिँ हामी के भन्छौँ धरौटी लेखा भनेर भन्छौँ। अर्को आयोजना लेखा आयोजना विशेषको यो चाहिँ कुनै निश्चित आयोजनासँग सम्बन्धित कारोबारको अध्यावधिक स्थिति देखाउने गरी वित्तीय विवरण तयार पारिराखिने लेखालाई हामी आयोजना लेखा भन्छौँ। यो चाहिँ निश्चित आयोजनाको अलग्गै लेखा त्यसको वित्तीय कारोबार त्यसको कारोबारको वित्तीय विवरण देखाउनलाई लाग्ने लेखा चाहिँ आयोजना लेखा हो। खास गरी अन्तर्राष्ट्रिय संस्थाहरूको ऋण सहयोगमा सञ्चालित आयोजनाहरूको लेखा राख्न आयोजना लेखाको व्यवस्था गरिएको हो। यो चाहिँ हामीले डे टु डे गभर्मेन्टको प्रोजेक्टमा हाम्रो रेगुलर अकाउन्टिङबाटै भइहाल्छ, विनियोजन लेखाबाटै भइहाल्छ, होइन तर यो अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूको आयोजना छ भने फरक किसिमको त्यो अलग्गै आयोजना छ भने त्यस्तो आयोजनाहरूमा चाहिँ प्रोजेक्ट अकाउन्टिङ सिस्टम छुट्टै लेखा राख्ने चलन छ। आयोजना लेखा ऋण प्रदान गर्ने संस्थासँगको सम्झौतासँग मेल खाने किसिमको हुनुपर्छ। हामीले एग्रिमेन्टमा कस्तो प्रकृतिको लेखा राख्ने भनेर भनेका छौँ त्यही अनुसारको मेल खाने गरी बनाइएको हुनुपर्छ र नेपाल सरकारको विनियोजन लेखा धरोटी लेखा तथा अन्य लेखा जस्तो सिर्जना भएका तथ्याङ्कहरूलाई समायोजन गरी आयोजना लेखा तयार गरिन्छ। तर लिङ्किन चाहिँ हाम्रो लेखा प्रणालीसँग फरक नहुने गरी यस रेगुलर लेखा पनि राखिन्छ अनि त्यो धात्री निकायहरूको कन्डिसन पुरा गर्नका लागि यिनै लेखाहरूमा बाट जेनेरेट हुने तथ्याङ्कका आधारमा फेरि के बनाइन्छ प्रोजेक्ट अकाउन्टिङ गरिन्छ, त्यस्तो आयोजना लेखा पनि तयार गरिन्छ, होइन। यो चाहिँ लेखा प्रणाली नेपालका श्रेष्ठा प्रणाली लेखा प्रणालीका प्रकारहरू भयो भने अब प्रतिवेदन प्रणाली चाहिँ हामी कहाँ जम्मा प्रतिवेदन भनेको सरकारले यसरी जुन लेखाङ्कन गरे खर्चको र आम्दानीको त्यसको विश्लेषण गरिसकेपछि अब के गर्ने हो त्यसको प्रतिवेदन गर्नुपर्ने हुन्छ, रिपोर्टिङ निश्चित ठाउँमा त्यसको प्रतिवेदन गर्नुपर्ने हुन्छ। यस्तो प्रतिवेदन चाहिँ एउटा कार्यालय स्तरको प्रतिवेदन हुन्छ, यो भनेको खर्च गर्ने वा राशि सङ्कलन गर्ने कार्यालयहरूले आफ्नो यो त्यसको प्रतिवेदन चाहिँ मासिकवारी र वार्षिक आर्थिक विवरण गरी दुई प्रकारका हुन्छ, होइन। यो मास्केवारी भनेको ठ्याक्कै यसको अर्थ कसलाई थाहा छ, मास्केवारी फारम ओके महिने पछि भर्नेवाला, होइन। मास्केवारी र वार्षिक आर्थिक विवरण गरी दुई प्रकारका हुन्छन्। प्रत्येक कार्यालयले आफ्नो कार्यालय अन्तर्गतको विनियोजन राजस्व र धरोटीको मास्केवारी तयार गरी सम्बन्धित जिल्ला स्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमा बुझाउँछ र अख्तियारी प्रदान गर्ने तालुक कार्यालयलाई पनि महिना समाप्त भएको सात दिनभित्र बुझाउनुपर्छ, है। मासिक रूपमा मास्केवारी चाहिँ एउटा कसले निकायमा बुझाउनु पऱ्यो, अर्को तपाईँलाई कसले अख्तियारी दिएको त्यो तालुक निकायमा पनि महिना समाप्त भएको सात दिनभित्र बुझाउनुपर्छ, पठाउनु पर्ने व्यवस्था छ भने। जिन्सी एवं आर्थिक कारोबारको मास्केवारी सम्बन्धमा कुनै व्यवस्था छैन, जिन्सीको र अन्य आर्थिक कारोबारको, होइन। अनि त्यसै गरी प्रत्येक कार्यालयले आफ्नो कार्यालयको वर्षभरिको विनियोजन धरोटी राजस्व जिन्जी र अन्य सरकारी कारोबारको वार्षिक आर्थिक विवरण तयार पार्नुपर्ने र आफ्नो तालुक निकायमा बुझाउनु पर्ने व्यवस्था यसरी गर्नु। त्यसैले कार्यालय स्तरको हुने भयो एउटा मासिकवारी मासिक, अर्को चाहिँ के हुने भयो वार्षिक, दुई किसिमको प्रतिवेदन गर्नुपर्दो रहेछ कार्यालयले भने। मन्त्रालय स्तरबाट गरिने प्रतिवेदन चाहिँ सम्बन्धित मन्त्रालयले मातहतका कार्यालयहरूको वार्षिक आर्थिक विवरणलाई एकत्रित गरी राजस्व धरोटी विनियोजन र अन्य आर्थिक कारोबारको एकीकृत आर्थिक विवरण तयार गरी महालेखा नियन्त्रक कार्यालय र महालेखा परीक्षकको विभाग कार्यालयमा यसको चाहिँ पेस गर्नुपर्छ है। दुइटै ठाउँ मले निकायमा पनि पर्यो, महालेखा परीक्षककोमा पनि पर्यो। महालेखा परीक्षकको अडिट इन्टर्नल अडिट प्रयोजनको लागि यो मले निकाय नियन्त्रण कार्यालयमा पठाउनु पर्यो। महालेखा नियन्त्रक कार्यालयले यस्तो विवरणलाई जिल्लाको सुधारलेखा नियन्त्रण कार्यालयबाट प्राप्त हुने प्रतिवेदनको विवरणसँग भिडान गरेर मात्र महालेखा परीक्षक समक्ष पेस गर्छ। अल्टिमेटली पेस गर्ने चाहिँ मले निकायले महालेखा परीक्षकलाई पेस गर्ने हो। किन हामीले मले निकायलाई पनि अरूले बुझाउनु परेको त मन्त्रालयहरूले भन्दाखेरि चाहिँ कोले निकाले त उहाँ हामी मासिवारी छ बुझाएको छ होइन, उताबाट कार्यालयहरूले त्यो कोले निकायबाट प्राप्त हुने विवरण र यिनीहरूले यताबाट मन्त्रालयबाट प्राप्त हुने विवरण भिडान गरेर हेर्छ, मिल्छ कि मिल्दैन भनेर। यताबाट बा चाहिँ प्रगति धेरै देखाउन, राम्रो खर्च गरेको देखाउन यताबाट पेस हुन्छ कि भन्ने हिसाबले उताकोसँग भिडान हुन्छ र भिडान गरिसकेपछि अनि बल्ल महालेखा नियन्त्रक कार्यालयले महालेखा परीक्षककोमा योलाई चाहिँ पेस गर्छ। अब महालेखा परीक्षकमा यसरी एकीकृत सबै विवरण आइसकेपछि महालेखा विभिन्न मन्त्रालयहरूबाट प्राप्त एकीकृत आर्थिक विवरण र जिल्ला कोषाध्यक्ष लेखा नियन्त्रक कार्यालयबाट प्राप्त विवरणहरू भिडान गरी महालेखा नियन्त्रकको कार्यालयले नेपाल सरकारको राजस्व विनियोजन धरोटी र अन्य कारोबारको केन्द्रीय स्तरमा आर्थिक विवरण तयार गरी महालेखा परीक्षकको विभागमा उसले पेस गर्छ। त्यही माथिकैलाई अर्को टाइटलमा दिएर यहाँ राख्छ। यसरी प्रतिवेदन चाहिँ कति तहमा हुँदो रहेछ त भन्दा कार्यालय स्तरबाट हुँदो रहेछ, मन्त्रालयबाट हुँदो रहेछ, महालेखा नियन्त्रकले प्रतिवेदन बुझाउँदो रहेछ महालेखा परीक्षकमा। अब महालेखा परीक्षकले चाहिँ त्यसका आधारमा अडिट गरेर के गर्ने हो त्यो अडिटको प्रतिवेदन चाहिँ राष्ट्रपतिलाई बुझाउँछ, राष्ट्रपतिले प्रधानमन्त्री मार्फत संसदमा बुझाउँछ। अहिले हामीले प्रयोग गरेको चाहिँ नयाँ श्रेष्ठता प्रणाली हो होइन, नयाँ श्रेष्ठता प्रणाली भन्छ नेपाल सरकारको अहिलेको। यसका विशेषता भनेर पटक पटक राष्ट्रमा आइरहन्छ, यो दोहोरो श्रेष्ठता प्रणालीमा आधारित चाहियो व्याख्या गर्नु परेन, अघि नै मैले माथि सिद्धान्तमा पऱ्यो। सरलता र एकरूप चाहियो, रेखा राख्न बुझ्न बुझाउन सरल छ, सबै कार्यालयहरूले एकै तरिकाले देखा राख्नुपर्ने गरी फारमहरू प्रक्रियाहरूमा एकरूपता गरिएको छ ढाँचामा। अनि बजेट शीर्षक अनुसार लेखा राख्न सकिने व्यवस्था गरिएको छ, यसको फारमहरू त्यही अनुसार मिलाइएको छ। अनि छुट्टा छुट्टै प्रतिवेदन फारमको व्यवस्था गरिएको छ। त्यस्तो भनेको चाहिँ आवश्यकता र खर्चको प्रकृति अनुसार छुट्टा छुट्टै आफूलाई कस्तो चाहिएको त्यो आवश्यकता अनुसारको प्रतिवेदन फारम बनाउन सकिने र खर्चको प्रकृति अनुसार पनि छुट्टै प्रतिवेदन फारम बनाउन सकिने गरी अलग अलग फारमको व्यवस्था गरिएको छ। यी चारवटा विशेषता छन् है सरकारको नयाँ श्रेष्ठता प्रणालीको, जाँचमा आएर नै निस्किनु हुँदैन। यसका उद्देश्य के, सरकारी लेखा प्रणालीका उद्देश्य अनि नेपाल सरकारको नयाँ श्रेष्ठता प्रणालीका उद्देश्य भन्दा अलिकति उस्तै हुन्छ। हाम्रो नयाँ श्रेष्ठता प्रणालीको उद्देश्य के हो भन्दा प्रत्येक आर्थिक कारोबारको सँग राख्नु, बजेटद्वारा कायम गरेको सीमा उल्लङ्घन हुन नदिने, माथि गरेको नै छ कुरा है। आगामी वर्षको बजेट तर्जुमा गर्न आवश्यक विवरण उपलब्ध गराउने, जिन्सी सामान हराउनु वा चोरी नोक्सानी हुँदाबाट संरक्षण गर्ने, वार्षिक वित्तीय प्रतिवेदनको लागि आवश्यक विवरण उपलब्ध गराउने, कार्यक्रमको उपलब्धि मूल्याङ्कन गर्न सहयोग गर्ने, लेखा परीक्षणलाई सर्वप्रथम खर्चिलो तुल्याउने र आर्थिक अनुशासन र पारदर्शिता कायम गर्ने, यी चाहिँ हाम्रो श्रेष्ठता प्रणालीका उद्देश्यहरू हुन्। अब हामीसँग केही प्रब्लमहरू पनि छन् लेखा प्रणालीमा, त्यसमध्ये एउटा चाहिँ यो अकाउन्टिङ स्ट्यान्डर्ड र तिनको प्रभावकारी कार्यान्वयनको अभाव छ होइन। लेखा पालनका मानदण्ड भनेर भन्छ, लेखाङ्कन अकाउन्टिङ स्ट्यान्डर्ड हो, त्यो अकाउन्टिङ स्ट्यान्डर्ड र त्यसको कार्यान्वयनको अभाव छ, पूर्ण लेखाङ्कनको अभाव छ, हाम्रो अकाउन्टिङ चाहिँ कम्प्लिट अकाउन्टिङ छैन र पूर्ण लेखाङ्कनको अभाव छ, अनि एकीकृत वित्तीय विवरण तयार पार्न नसक्नु भनेको चाहिँ यो एउटा कार्यालयको आमदानी खर्च सम्पत्ति दायित्व लगानी असुली नाफा नोक्सान सबै कुरा एउटै विवरणमा समेटेर वित्तीय विवरण बनाउन सक्ने खालको अकाउन्टिङ सिस्टम चाहिँ छैन। भले अब यसलाई पुरै अनलाइन सिस्टममा ल्याइयो भनेदेखि चाहिँ मेबी वी क्यान जेनेरेट, तर अहिले चाहिँ अलग अलग हुन्छ, यसको इन्टिग्रेटेड वित्तीय विवरण बनाउन सकिँदैन। वैदेशिक अनुदानको लेखाङ्कनमा कठिनाई छ, विदेशबाट आउने अनुदानको हकमा राजकोषीय व्यवस्था हुन सकेको छैन, अनि राजकोषीय जिन्सी अकाउन्टिङ सिस्टमको कुरा गरेको भयो, चालु र पुँजीगत खर्चको स्पष्ट लेखाङ्कन हुन सकेको छैन, हाम्रो बजेटिङै पनि कन्फ्युजन छ, नेचर चाहिँ पुँजीगत हो, शीर्षक चाहिँ चालुमा राखेर आउँछ, कतिपय एलएमडिआइएसको डिफिकल्टीले पनि त्यस्तो सिर्जना गरेको छ, त्यसैले हाम्रो चालु र पुँजीगत खर्चको स्पष्ट लेखाङ्कन गर्न सकिएको छैन, केन्द्रीय स्तरको लेखाको कार्यान्वयनमा समस्या छ, अघि नै मैले भनिहालेँ विनियोजन संस्था अन्तर्गत केन्द्रीय स्तरको संस्थाको कार्यान्वयनमा समस्या छ, कार्यान्वयनमा आयव्यय एकसाथ लेखाङ्कन हुन सक्दैन, त्यो पनि समस्या छ, समष्टिगत केन्द्रीय लेखाको अभाव छ, इन्टिग्रेटेड सेन्ट्रल अकाउन्टिङ सिस्टम छैन, कमजोर जिन्सी अभिलेख प्रणाली, हाम्रो जिन्सीमा चाहिँ कतिपयले सामान लाग्छ चिन्ता गर्दैनन् त्यहाँ चाहिँ, किनभने यसको रेकर्ड सिस्टम राम्रो नभएको कारणले गर्दाखेरि जिन्सी अभिलेख प्रणाली प्रभावकारी छैन, यस्ता खालका समस्याहरू छन्, सुधारको लागि यहाँ सुझाव पनि म लेख्दा छु। अब अलिकति लेखा परीक्षण अडिट भनेको चाहिँ के हो भन्ने कुरालाई, हामीले यो क्यास बेस्ड एकाउन्टिङ सिस्टममा प्रयोग गरेको क्यास अघि भनेको अलमोस्ट 100% क्यास बेस्ड छ भनेर भने, एक्युरल भनेको चाहिँ काइन्ड अफ इफ इनिसिएसन टु ब्रिङ रिफर्म, बट इट इज हार्ड टु प्र्याक्टिस, मैले तपाईँहरूलाई पटक पटक गरेँ भने मोडिफाइड एक्युरल पनि भइरहेको छ, तथापि कार्यान्वयनमा चाहिँ कठिनाइ छ, हाम्रो चाहिँ क्यास बेस्डै छ भनेर माथि मैले प्रश्न गरेँ। ओके, त्यसो भए लेखा परीक्षण भनेको चाहिँ के हो त, अहिलेसम्म हामीले श्रेष्ठता राख्ने लेखा राख्ने कुरा गऱ्यौँ होइन, हो त्यसरी राखिएको लेखालाई वित्तीय व्यवस्थापनका मान्य सिद्धान्त अनुसार चाहिँ जाँच पडताल गर्ने, लेखा जोखा गर्ने, मूल्याङ्कन गर्ने प्रक्रिया चाहिँ के हो, लेखा परीक्षण, लेखाको परीक्षण गर्ने, लेखा भनेको अकाउन्टको अकाउन्ट रेकर्डको के गर्ने परीक्षण गर्ने, त्यसैले आर्थिक कारोबारको प्रचलित कानुन मौजिम राखिएको श्रेष्ठता र त्यसलाई प्रमाणित गर्ने अन्य कागजातको जाँच मूल्याङ्कन तथा विश्लेषण गरी प्रतिवेदन पेश गर्ने कार्यलाई हामी लेखा परीक्षण भन्छौँ। एउटा त त्यो श्रेष्ठताको भन्ने कुरा चिट भयो होला होइन, पेन भयो होला बहीको फाइलको होइन, तर त्योसँग हामीले भौचर राख्छौँ, बिल राख्छौँ होइन, रसिद राख्छौँ, त्यो सबै प्रमाणसहित कुनै तपाईँले अडियो भिडियो हुनसक्छ, रिपोर्ट हुनसक्छ होइन, तपाईँ के गर्नुभयो भ्रमणमा जानुभयो अनि त्यसपछि भ्रमणमा गएको हो कि होइन भन्ने चाहिँ भ्रमण प्रतिवेदन होला त्यहाँ होइन, खर्चको तपाईँले टिएनटिए खानुभयो होला, भनेपछि त्यो प्रमाण कागज दिएर राखिन्छ नि, त्यसको पनि जाँच पडताल गर्ने हो, जाँचबुझ गर्ने, मूल्याङ्कन गर्ने, विश्लेषण गरेर त्यसका आधारमा मान्य सिद्धान्त अनुरूप त्यो भएको छ कि छैन, नियमित छ कि छैन, औचित्यपूर्ण छ कि छैन, विवेकपूर्ण छ कि छैन, कुशल मित्र प्रभावकारी ढङ्गले कोषको प्रयोग स्रोतको प्रयोग भएको छ कि छैन भने प्रतिवेदन दिने कार्यलाई चाहिँ हामी लेखा परीक्षण भन्छौँ। अझ सरल भाषामा भन्नुपर्दा लेखा परीक्षण भनेको व्यवसायिक दक्षता हासिल गरेका स्वतन्त्र लेखा परीक्षण तथा निकाय वा संस्थाले राखेको लेखा तथा तयार पारेको प्रतिवेदनहरू प्रचलित कानुनले ठिकसँग राखेका छन् कि छैन, एउटा लेखै ठिकसँग राखेको कि छैन, ती प्रतिवेदनहरूले व्यवसायको यथार्थ अवस्था चित्रण गरेका छन् कि छैनन्, त्यो बिजनेसको यथार्थ अवस्था चित्रण गरेका छन् छैनन् भने स्वतन्त्रतापूर्वक गरिने जाँच हो। यस क्रममा लेखा परीक्षकले आर्थिक कारोबारका सम्बद्ध विषयको विश्लेषण र परीक्षण र मूल्याङ्कन एवं तुलना गरी समालोचना भनेको कमेन्ट सहित होइन कमेन्टका आधारमा प्रत्येक एउटा सङ्ग प्रमाणीकरण गर्दै प्रतिवेदन दिनुपर्छ, यो टिभीबाट यो टिभीबाट कमेन्ट सहित दिनु दिन्छ। अब लेखा परीक्षण अन्तर्गत सार्वजनिक कोषको व्यय स्वीकृत बजेट रकम अन्तर्गत हो कि होइन, खर्च गराएको छ भने त्यो स्वीकृत बजेट अन्तर्गत खर्च गराएको छ कि छैन, त्योभन्दा बाहिर गएर गराएको छ कि छैन त्यो हेरिन्छ, त्यसको खर्च सही ढङ्गले लक्षित प्रयोजनमा भएको छ कि छैन, एउटा त खर्चको प्रक्रिया सही छ कि छैन, अर्को जे लक्ष्यका लागि विनियोजन भएको थियो त्यही लक्ष्य अनुरूप त्यही प्रयोजन अनुरूप खर्च भएको छ कि छैन, आमदानी तथा खर्चका श्रेष्ठताहरू नियमअनुसार राखिएका छन् कि छैन, खर्च गरियो वा आमदानी गरियो त्यसको श्रेष्ठता चाहिँ नियमसँग ढङ्गले राखेका छन् कि छैन, अनि भुक्तानी लागतका आधारभूत प्रमाणहरू संलग्न छन् कि छैनन्, कसैलाई मैले 15 लाख दिएँ भन्ने अभिलेख राख्नुभयो तर के का आधारमा किन दिएको भन्ने प्रमाण चाहिँ त्योसँग छ कि छैन, राखेको छ कि छैन भन्ने विषयमा विस्तृत परीक्षण गरी विश्लेषण र सुझाव सहितको प्रतिवेदन तयार पारिन्छ लेखा परीक्षण गर्न, त्यसैले लेखा परीक्षणका प्रक्रिया तथा पुस्तरी र कागजहरू कागजातहरूको परीक्षण प्रभावकारिता औचित्यता उपयुक्तता जस्ता प्रभावका पक्षहरूको परीक्षण र तथ्यहरूको विवेचना सहितको सुझावहरू संलग्न गरिएको प्रतिवेदन गरी प्रमुख तिनवटा पक्षहरू हुन्छन् भनेको मतलब के हो त भन्दा एउटा चाहिँ यो प्रक्रिया आफैमा भयो, अर्को चाहिँ परीक्षण भयो, अर्को चाहिँ प्रतिवेदन भयो। यो तिनवटा पक्ष लेखा परीक्षणका हुँदा रहेछन् होइन। भनेपछि लेखा परीक्षण दुई प्रकारका हुन्छन् होइन, टु टाइप्स अफ अडिट हुन्छ। एउटा चाहिँ सामान्यतया लेखा परीक्षण भनेको आर्थिक वर्षको समाप्तिमा गर्ने भए पनि यसको बिचमा आन्तरिक लेखा परीक्षण गरिन्छ। कारोबार हामीले एक आर्थिक वर्षका लागि गर्छौँ, लेखा पनि अघि हामीले एक आर्थिक वर्षका लागि राख्छौँ भन्यौँ, त्यसैले लेखा परीक्षण एक आर्थिक वर्षको अन्त्यमा सामान्यतया गर्ने गरिन्छ। लेखा परीक्षण आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षण गरी दुई प्रकारका हुन्छन्। आन्तरिक लेखा परीक्षणले लेखा प्रणालीले आन्तरिक नियन्त्रण प्रणालीलाई स्वभाव पुर्याए नपुर्याएको हेर्ने काम गर्छ। चाहिँ आन्तरिक नियन्त्रण प्रणाली भनेको फिस्कल कन्ट्रोल, यो आन्तरिक वित्तीय नियन्त्रण प्रणाली जुन हो नि, हो त्यसलाई नियमअनुसार खर्च भएको छ कि छैन, प्राथमिकता प्राप्त क्षेत्रमै खर्च उद्देश्य खर्च भएको छ कि छैन, मित्रता अप्नाइयो अप्नाइएन, प्रभावकारी ढङ्गले भयो कि भएन, बिल भरपाई कागजात पुरा गरेर गरियो कि गरिएन भन्ने कुरा आन्तरिक रूपमा नियन्त्रण गर्नका लागि र कुनै गल्ती कमजोरी भएको छ भने सुरुमै पहिचान गरेर समाधान गर्नका लागि, ताकि भोलि अन्तिम लेखा परीक्षणले बेरुजुल नदेखाओस्, अन्तिम लेखा परीक्षणलाई सजिलो पनि होस् भन्ने उद्देश्यले आन्तरिक लेखा परीक्षण गरिन्छ। भनेदेखि अन्तिम लेखा परीक्षणले चाहिँ कारोबारको वासलातको वृहत परीक्षण गर्ने गर्छ। अन्तिम लेखा परीक्षणले चाहिँ जुन उद्देश्य र जुन सिद्धान्त बमोजिम कारोबार गर्नु पर्थ्यो त्यस उद्देश्य सिद्धान्तका मेजरिङ रड अथवा त्यसका क्राइटेरिया वा सूचकका आधारमा लेखाको के गर्छ, विस्तृत परीक्षण गर्छ र टिप्पणी सहितको कमेन्ट सहितको प्रतिवेदन प्रदान गर्छ। तर अन्तिम लेखा परीक्षणमा एकैचोटि उसले चाहिँ गल्ती कमजोरी देखाएर मात्रै प्रतिवेदन आफै दिँदैन, प्रारम्भिक प्रतिवेदन बनाएर खर्च गर्ने अधिकारी लेखा उत्तरदायी अधिकृतसँग बसेर छलफल गरेर यहाँ यहाँ तिम्रो यो देखियो यसलाई सच्याउन भनेर 35 दिनको म्याद र आवश्यक देखिए अरू म्याद थपेर पनि उसलाई सच्याउने मौका दिएर अनि मात्रै अन्तिम प्रतिवेदन चाहिँ पेस गर्छ महालेखा परीक्षकले होइन। यसरी यो दुई किसिमको आन्तरिक र अन्तिम लेखा परीक्षण हुँदो रहेछ। आन्तरिक लेखा परीक्षणका उद्देश्य चाहिँ के हुन्छ भन्दा खास गरिकन बेरोजगारलाई समयमै पहिचान गर्ने र फर्चुट गर्न लगाएर अनियमित कारोबारलाई नियन्त्रण गर्ने है। त्यहाँ कुनै एरिजहरू बेरोजु छ भनेदेखि त्यसको बेलैमा पहिचान गरेर फर्चुट गर्न लगाउने र अनियमित हुन नदिने कारोबार, एउटा स्वस्थ सन्तुलित र नियन्त्रणगत आर्थिक व्यवस्थापनमा सहयोग पुर्याउने र श्रेष्ठताहरू ठिक तथा दुरुस्त राख्न लगाएर आन्तरिक लेखा परीक्षणलाई सहयोग गर्ने र सङ्गठनको आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउने, यति चारवटा उद्देश्य हुन्छन् इन्टर्नल अडिटको। र यसको त्यही उद्देश्यसँग मिल्दोजुल्दै हो यो महत्त्व के गर्छ यसले भन्ने हो। यसले त्रुटि इनामिना मसुट र भ्रष्टाचारको समयमै पहिचान गरी सुधार गर्न सकिने उद्देश्य मात्रै आयो भने पनि यी थपेर लेख्नुहोस् है, तपाईँलाई यो पुगेन जस्तो लाग्यो उता अब्जेक्टिभ स्पेसिफिक डिफाइन गर्ने अब्जेक्टिभ, तर महत्त्व पनि उद्देश्य नै हो है। कुनै किसिमको त्रुटि छ, हिनाबिना छ, मसुट छ, भ्रष्टाचारको केही देखिन्छ भने समयमै पहिचान गरेर सुधार गर्न लगाउने सकिन्छ। यसबाट स्थलगत रूपमा गरिने भएकोले कारोबारको स्पष्ट जानकारी भई तथ्ययुक्त समीक्षा सम्भव हुन्छ। यो इन्टर्नल अडिट चाहिँ स्थलगत रूपमा हुने भएकोले अघिल्लो पटक कारोबारमा देखिएका त्रुटिहरू सच्याए नसच्याएको अनुगमन गर्न सजिलो हुन्छ। कारोबारको यथार्थ अवस्थाको समयमै जानकारी गराई निर्णय निर्माणमा सघाउ पुग्छ। यसबाट अन्तिम लेखा परीक्षणमा श्रेष्ठता पेस गर्दा श्रेष्ठताको शुद्धताको विषयमा आश्वस्त हुन सकिने, भने मतलब मैले सही ढङ्गले श्रेष्ठता राखेको छु र शुद्ध श्रेष्ठता पेस गरेको छु भन्ने कुरामा आश्वस्त हुन सकिन्छ। अन्तिम लेखा परीक्षणलाई कार्यमूलक बनाउन सहयोग पुग्छ र आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी प्रभावकारी बनाउँछ। यो आन्तरिक लेखा प्रणालीको महत्त्व, लेखा परीक्षणको महत्त्व भयो होइन। अब अन्तिम भनेको किन अन्तिम भनेको छ भन्दाखेरि कुनै पनि संस्था वा निकायको आर्थिक कारोबारको वार्षिक अभिलेख वा लेखा चाहिँ सामान्यतया आर्थिक वर्षको अन्त्यमा एक स्वतन्त्र लेखा परीक्षकद्वारा परीक्षण गरी प्रतिवेदन दिने कार्य अन्तिम भनिन्छ। अन्तिम लेखा परीक्षण गरिसकेपछि त्यो लेखा फेरि पल्टाएर फेरि परीक्षण नगरिने भएको कारणले यसलाई चाहिँ के भनेको हो, अन्तिम लेखा परीक्षण भनेर भनेको हो। यो तर अन्तिम लेखा परीक्षण चाहिँ कार्यकारी भन्दा छुट्टै अङ्गबाट गरिनुपर्छ। स्वतन्त्र लेखा परीक्षकद्वारा लेखा परीक्षण गरी प्रतिवेदन पेस भइसकेपछि सोही वर्षको कारोबारको पुनः लेखा परीक्षण नगरिने भएको भने यसलाई अन्तिम भनिएको अन्तिम लेखा परीक्षण गर्न कानुनद्वारा छुट्टै स्वतन्त्र संवैधानिक निकायको व्यवस्था गरिएको हुन्छ हाम्रो महालेखा परीक्षक होइन अन्तिम लेखा परीक्षण यहाँ चाहिँ नियमितताको वित्तीय र कार्यमूलक लेखा परीक्षण गरी तिन किसिमको हुन्छ यो पनि सैद्धान्तिक कुरा भयो हाम्रो चाहिँ संविधानले डिफाइन गरेका पाँचवटा कार्य क्राइटेरियाका आधारमा अन्तिम लेखा परीक्षण हुन्छ त्यही पनि अब यो तपाईँले नियमितताको भनेको ऐन कानुन नियम अनुरूप लेखा राखिएको छ छैन खर्च गरिएको छ छ छैन भन्ने कुरा हेर्ने हो भने वित्तीय भनेको चाहिँ यो वित्तीय यसले चाहिँ वित्तीय स्थिति र प्रचारको पालना भएर तपाईँको विषयमा राय दिने उद्देश्यले वित्तीय तथ्याङ्क चाहिँ एनालिसिस गर्न प्रतिवेदन र यो कार्यमूलक चाहिँ नतिजासम्म जान्छ कार्यमूलक लेखा परीक्षण चाहिँ अपेक्षित नतिजा त्यो खर्चले ल्यायो कि ल्याएन भन्नेसम्मको मूल्याङ्कन गर्छ र अन्तिम लेखा परीक्षणका उद्देश्य के हुन्छ भन्दा आर्थिक कारोबारमा भूल गल्ती छल कपट पत्ता लगाएर सुधार गर्नु र भविष्यमा त्यसलाई दोहोरिन नदिनु सुधार गर्नु भन्दा चाहिँ तपाईँलाई इन्टरनल जस्तो पनि सुनियो तर इन सेन्स अघि मैले भने अन्तिम लेखा परीक्षणले पनि सुधारको मौका दिन्छ त्यसमा पनि सुधार नहुँदा मात्रै बेरुजु लेखेर आउने हो होइन बेरुजु पनि दुईवटा हुन्छ एउटा नियमित गर्नुपर्ने अर्को असुल उप गर्नुपर्ने नियमित गर्नुपर्ने त अर्को आर्थिक वर्षमा पनि त्यो नियमित गर्न पाउने छन् परीक्षण गर्ने अधिकार भएको छ जसले मालेखा परीक्षक पनि गर्छ अहिले लेखा मन्त्रालय अलिकति गर्न पाउने असुल उपहार हो भने चाहिँ गाह्रो हुन्छ तपाईँले काहीँ चाहिँ गर्नुभयो खानुभयो अथवा केही खर्च गर्नुभयो प्रमाण पुर्याएर बजेट गर्नु भएन अनि कति अडिटरले असुल उपहार गर्नुपर्ने भन्ने तपाईँलाई त्यो उठाउँछ तपाईँलाई चिठी लेखेर त्यो कृपया गर्नु असुल उपहार गर्नु गराउनु भन्ने नत्र कारवाही हुन्छ होइन त्यसैले यो चाहिँ भुल गल्ती र छल कपट पत्ता लगाइ सुधार गर्नु र भविष्यमा दोहोरिन नदिनु यसको पहिलो उद्देश्य हो भने आना मस्यौट पत्ता लगाई यो कानुनी कारवाही गराई असुल उपहार गर्नु यो चाहिँ फेरि सुधारको कुरा भयो भने चाहिँ असुल उपहारको कुरा साङ्गठनिक कारोबारमा आर्थिक नियन्त्रण र आन्तरिक नियन्त्रणको स्थितिलाई सुदृढ बनाउने फाइनेन्सियल कन्ट्रोल र त्यसपछि इन्टरनल कन्ट्रोल व्यवस्थापनको दक्षता कार्यक्षमता र योगदानमा अभिवृद्धि गर्नु यो चाहिँ अडिट भनेको खालि फाइनेन्सियल नम्बर मात्रै क्यालकुलेसन गर्ने अनि त्यसपछि नियमित अनियमित हेर्ने मात्रै नभएको र पोलिसी रिफर्म स्ट्रक्चरल रिफर्म डिसिजन मेकिङ प्रोसेस रिफर्म म्यानेजमेन्ट रिफर्मलाई पनि यसले सजेसन दिन्छ है किनभने अनियमितता हुनु अथवा बेरुजु आउनु नियमसङ्गत नहुनु पर्पसफुल्ली खर्च नगर्नु भनेको चाहिँ इफ देयर इज स्ट्रक्चरल एनामोलिज इफ देयर इज म्यानेजरियल विकनेसेस इफ देयर आर पोलिसी विकनेसेस त्यो कारणले पनि हुन्छ त्यसैले अडिटरले फाइनल अडिट दिँदाखेरि चाहिँ व्यवस्थापन सुधारमा संगठनात्मक संरचनागत सुधारमा नीति नियममा सुधारमा समेत औँल्याइदिन्छ त्यसैले यसले चाहिँ संगठनको नीति संरचना व्यवस्थापकीय पद्धति सुधारलाई पनि मद्दत गर्छ यसले प्रत्येक आर्थिक आर्थिक कारोबार नियमित वित्तीय प्रभावकारी सङ्गठनको उद्देश्य अनुरूप सेवाको गुणस्तर कायम राख्न मद्दत गर्नु अडिटले सर्भिस डेलिभरीलाई पनि कन्ट्रिब्युट गर्छ र वित्तीय जवाबदेता पारदर्शिता र अनुशासन कायम गर्नु चलाउँदै गर्नु रिजार्ज अब्जेक्टिभ अफ फाइनल अडिट होइन र सार्वजनिक प्रशासनमा लेखा परीक्षण किन आवश्यक हुन्छ भन्दा यसको माथिका महत्त्वहरूकै आधारमा हामीले लेख्न सक्छौँ प्रशासनलाई अनुशासित बनाउन मितव्ययी कुशल प्रभावकारी पारदर्शी उत्तरदायी बनाएर सुशासन कायम गर्नलाई हामी अडिट फिस्कल अकाउन्टेबिलिटी मेन्टेन गर्ने टुल हो अडिट भनेको गभर्मेन्टको फिस्कल अकाउन्टेबिलिटी वित्तीय उत्तरदायित्व कायम गर्ने औजार भएको कारणले गर्दाखेरि सार्वजनिक स्रोतको उत्तरदायित्व योग सुनिश्चित गर्छ अर्को चाहिँ सार्वजनिक स्रोतको कुशल र मितव्ययी प्रयोग अर्को अर्थपूर्ण उत्पादन क्षेत्रमा यो सन्तुलित ढङ्गले प्रयोग गर्ने कुरा र अनियमितता भ्रष्टाचार हिँडा हिँडा रोक्ने कुरा चुहाव रोक्ने कुरा है र कानुनको परिपालना सेवाको गुणस्तर अभिवृद्धि गर्न पनि यो फाइनल अडिटले पुर्याउँछ त्यसै गरी अघि नै मैले भनिहालेँ नीति संरचना कार्यविधि व्यवस्थापकीय पद्धतिमा सुधार गर्न पनि यसले के गर्छ मद्दत गर्छ वित्तीय अडिटले अथवा अन्तिम आन्तरिक समस्या हो यो चाहिँ लेखा परीक्षणको यसको फाइदा हुन्छ होइन त्यही मैले आवश्यकता भनेर अब नेपालमा कहिलेकाहीँ जहाँ के आउँदैन लेखा परीक्षण अन्तिम लेखा परीक्षण प्रक्रिया भन्दा तर अहिले के छ भने चाहिँ संविधानको भाग 22 महालेखा परीक्षक सम्बन्धी व्यवस्था गरिएको छ। त्यसमा चाहिँ के व्यवस्था छ भन्दा संक्षेपमा भन्दा यति भन्छ भने नेपालमा एक महालेखा परीक्षक हुने राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा उसको नियुक्ति गर्ने उसको पदावधि 6 वर्षको हुने व्यवस्था गरेको छ। अब विभिन्न अवस्थामा उसको पद नियुक्त हुने कुरा छ भने नियुक्तिका लागि योग्यता के तोकिएको छ त भन्दा तपाईँ महालेखा परीक्षक हुन सक्नुहुन्छ कि सक्नुहुन्न भोलि भन्दा व्यवस्थापन वाणिज्य शास्त्र वा लेखामा स्नातक गरेको वा चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरी नेपाल सरकारको विशिष्ट श्रेणीमा काम गरेको वा लेखा परीक्षण सम्बन्धी काममा कम्तीमा 20 वर्ष अनुभव प्राप्त गरेको व्यक्ति के भनेको महालेखा परीक्षक भनेको तपाईँहरूको योग्यता पुग्ने रहेछ हुँदैन तर पुग्छ। तपाईँ भोलि यदि निजामती सेवामा पास हुनुभयो अधिकृत हुनुभयो भने तपाईँ व्यवस्थापक हुनुहुन्छ अनि तपाईँले सचिव हुनुभयो भने अब तपाईँ व्यवस्थापन क्षेत्रमा 20 वर्ष अहिले 20 वर्ष काम गरेको भएर नेपाल सरकारका सचिवहरू जो पनि हुन सक्छन् यो व्यवस्थापनमा भनेको तपाईँले एमपिए गरे पनि भयो म्यानेजमेन्टको मास्टर्स गरे पनि भयो होइन भोलि पछि तपाईँहरू गरे छैन भने यतातिर हेर्न गरिरहने नत्र नियुक्ति चाहिन्छ अनि यसरी अर्को त्यो त्यो योग्यता अर्को नियुक्ति हुँदाको बखत राजनीतिक दलको अहिले भए पनि भयो तर नियुक्ति पाउने बेलामा सदस्य चाहनु पर्यो 45 वर्ष नपुगी तपाईँ हुन पाउनुहुन्न होइन र उच्च नैतिक चरित्र कायम भएको बहुतारी अभियोगमा र यो उसमा चाहिँ पशु नैतिक पत्रदेखि नै उसमा पशु प्रार ठहरिएको चाहिँ अब महालेखा परीक्षकको काम खर्च अधिकार तोकेर यो तपाईँले पढेर दिइहाल्नुहुन्छ लेखा परीक्षा नआइन्छ त्यसका अनुसार जहाँ तोकेका यो लेखा परीक्षा प्रक्रिया भनेर आउँछ कि मैले जाँच दिँदाखेरि ठ्याक्कै यही क्वेसन आयो होइन तर मैले नपढिकन गएर म यो यो क्वेसन आएपछि एकदमै चाहिँ मैले पास गर्दिनँ भन्ने लागेको थियो भरे पास गरेँ। सो मेरो के भएको थियो भने फर्स्ट पेपर जाँच दिएँ के अरे फर्स्ट पेपर हाम्रो त्यो बेला प्रारम्भिक हुन्थ्यो र एकचोटि पास गरेको सर्टिफिकेट पाएको 2 वर्ष जाँच दिनु पाएँ दुईवटा जाँच एक्जाम अनि ख्याल ख्यालमा दिएको फर्स्ट पेपर पास भइहाल्यो जिके हुँदैन त्यति बेलामा जिके आइके पछि हुन्थ्यो हाम्रो जिके चाहिँ पढ्दै पढ्दैन थियो मैले जिके पढ्दै पढेन त्यही भएर राम्रो जिकिस भएँ जिके भएको भए म हुन्न थिएँ म नभएको भए तपाईँले मसँग पढ्नु पाउनुहुन्थ्यो मलाई त के हुन्थ्यो त्यसैले यो हाम्रो पालामा चाहिँ के हुन्थ्यो भने 200 पूर्णाङ्कको 4 घन्टा लेख्ने जाँच हुन्थ्यो कि 8 कपीमा 8 क्वेसनको 25 नम्बरको लेख्नु पर्थ्यो अनि त्यो ख्याल ख्यालमै त्यसमा पास गरिहाल्यो फर्स्ट पेपरमा 50 ल्याए पास हुन्थ्यो ठिक जस्तो लाग्छ मलाई अनि पास गरियो सर्टिफिकेट पाइयो अनि जाँच दिने बेलामा अब थोरै समय थियो धेरै पढेर जाँच दिएन त्यसपछि जाँच दिनको यो फर्स्ट पेपर भन्थ्यो त्यो बेलामा फर्स्ट पेपर राम्रो भयो सेकेन्ड पेपरमा चाहिँ अलिक कोर्स पनि अलिक भास थियो त्यसपछि त्यति बेला ग्याप स्याप केही अब लोकसेवाकोमा हुँदैन बेलुका आएर सर र हेर्दै जाँदा अन्तिम अन्तिममा यो लेखा लास्ट लास्टतिर अनि मन पनि नपर्ने नपढेको पनि त्यसपछि एउटा यस्तै ट्युसनमा पढाएर दिएको ह्यान्डआउट्स थियो बिहान खाना साना खाएर जाँच दिन निस्किने भनेर ढोकामा चुकुल खोलेर हिँड्न आँटेपछि आफ्नै बेडमा त्यो ह्यान्डआउट्स पल्टिरहेछ के रहेछ भने यसो हेरेको केही लेखा परीक्षण प्रक्रिया भन्ने रहेछ लास्ट पेजमा होइन अनि है यो आउँदैन यो शाखादेखि त प्रक्रिया के आउँदा नासु पर्दा आउने हो भनेर छोडेँ अनि बाहिर निस्केँ साँचो लाएँ अनि फेरि के भयो होइन एकचोटि त हेरेर फेरि खोलेर भित्र छिरेँ अनि सर त्यही हेरेँ त्यो एकदम इक्जाम दिन जाने स्ट्रेसको मनस्थितिमा सर र हेरेँ यो आउँदैन मलाई आउँदैन यो भन्नु मलाई जाँचमा आउँदैन भन्दा पनि मलाई यो आउँदैन अहिले हेरेर अब कन्ट हुँदैन भनेर छोडिदिएर गएँ गएर क्वेसन हेरेको त 15 नम्बरको ठ्याक्कै 2 नम्बरमा त्यही आएछ नेपालमा लेखा परीक्षण प्रक्रिया महालेखा परीक्षण परीक्षकले अन्तिम लेखा परीक्षण गर्ने प्रक्रिया भनेर टक्रकै 15 नम्बरको आएछ अनि अब कन्फर्म भेल हुने भयो भन्ने भयो नि त अनि त्यसपछि यसलाई लास्टमा गर्छु भनेर अरू सुनिसँगै गरियो लास्टमा 19 मिनट टाइम 15 मिनट 15 क्वेसनलाई त 27 मिनट हुन्छ अरू सबैले गरेर 19 मिनट टाइम बचाएको थियो त्यसपछि जे पर्ला भनेर पोइन्ट पोइन्ट पोइन्टमा लेखेको होइन अनि लेखेर जाँच दिएर बाहिर आउँदाखेरि त्यो कालीमाटीमा एउटा स्कुल छ यतापट्टि त्यो खोलाको उतापट्टि मलाई शाखा अधिकृत बनाउने स्कुल अनि त्यहाँबाट आएपछि टोइलेट जाँदाखेरि सबै केटाहरूसँग त भेट्नु त्यहाँ होइन अनि सबैले त्यही त्यही के लेख्यौ के लेख्यौ भन्ने होइन, अनि म चुप लागेर बसेँ, मैले धेरै पढाए पनि थिएन, फेरि त्यो मेरो ग्रुपमा चाहिँ पहिलो वर्ष लिखित निकालेर इन्टरभ्यू फेल भएका साथीहरू पनि थिए, के लेखेछन् उनीहरूले भनेको, अनि उनीहरूले त्यही संविधानको नित्यता नियमितता औचित्यता कार्यकुशलता होइन त्यसका आधारमा यसरी भनेर त्यसकै व्याख्या गऱ्यौँ भनेर भने, अन्त यसरी ला मेरो बिग्रेछ भन्ने भयो होइन। अनि त्यति बेला हरियो माइक्रो हुन्थ्यो, त्यो हरियो माइक्रो चढेर कोचिएर गएको मलाई अहिले थाहा छ, मलाई तनाव भोल अब थर्ड पेपर नदिए पनि हुने भयो, म 15 नम्बरको पुरै बिग्रियो भने, अनि घरमा गएर फेरि खोलेर त्यो त त्यही छ आन्सर गरे, अनि सट्ट हेरेको फेरि त्यो चाहिँ के अरे त्यति बेलाको मालेका परिषदको कार्यालयको एकजना उपसचिवले बनाएको थियो त्यो, अनि अथेन्टिक ह्यान्ड आउट थियो, त्यहाँ भएको मैले जस्ताको तस्तै लेखेको छु होइन, एकचोटि सरेर हेरेर गरेको त्यो जस्ताको तस्तै लेखेको, अनि अझै पनि मलाई यो आन्सर हो कि होइन केही संविधानकै हो कि भन्ने कन्फ्युज लागिरहेको थियो, तर पछि त्यो अब आधिकारिक मान्छेले पढाएको अनि प्रक्रिया भनेर सोधेको भए यही हो भन्ने कन्फर्म भयो, लकिली त्यही क्वेसनले गर्दा होला म ठ्याक्कै पास पनि भएँ, ती साथीहरू कोही पास भएन कोही पनि पास भएन, त्यसैले यो पढ्न चाहिँ जति स्ट्रेसमा पढे पनि दिमागले धोका चाहिँ दिँदैन त होइन, कुल भएर आफूलाई इमोसनल कन्ट्रोल गरेर लेख्नु भयो भने आउँछ त, त्यसैले यो आउँछ चाहिँ कहिले काहीँ प्रक्रिया जाँचमा आउँछ, तपाईँले ख्याल गर्नुपर्छ, यहाँ लामो छ यसरी डिटेल परेन, खालि के बुझ्नु पऱ्यो भने सबभन्दा पहिला प्रत्येक आर्थिक वर्षको अन्त्यतिर आगामी आर्थिक वर्षका लागि मालेका परीक्षाको कारणले के गर्छ त भन्दाखेरि त्यो प्लान बनाउँछ, आर्थिक आगामी आर्थिक वर्षको लेखा परीक्षणको कार्यक्रम बनाउँछ, के प्लान बनाउँछ, र त्यो कार्यक्रम बनाइसकेपछि लेखा उत्तरदायी उसले चाहिँ के गर्छ त्यो के अरे कोषका तथा लेखा नियन्त्रण के अरे कोले के भन्छ कोले निका होइन मलेनिका र लेखा उत्तरदायी अधिकृतहरूलाई त्यसको प्लान पठाउँछ, अनि त्यो चाहिँ लेखा उत्तरदायी अधिकृतहरूले आफ्नो माताका कार्यालय प्रमुखहरूलाई त्यसको प्लान पठाउँछ र अनि महालेखा परीक्षकले लेखा परीक्षणको विधि ढाँचा र लेखा परीक्षक तोकेर त्यो प्लान भएको चाहिँ लेखा परीक्षणमा खटाउँछ होइन, अनि खटाइसकेपछि लेखा परीक्षण गरेर प्रारम्भिक प्रतिवेदन बन्छ, प्रारम्भिक प्रतिवेदन सम्बन्धित लेखा उत्तरदायी अधिकृत लाई 35 दिनको अवधि दिएर त्यसमा सुधार गर्न मौका दिइन्छ, र त्यसपछि सुधार गर्न बाँकी रहेका कुराहरू समेतलाई समेटेर महालेखा परीक्षकले अन्तिम प्रतिवेदन बनाउँछ, त्यो प्रतिवेदन चाहिँ राष्ट्रपति समक्ष पेस गर्छ, राष्ट्रपतिले प्रधानमन्त्री मार्फत के गर्छन् यो चाहिँ संसदमा पठाउँछन् र संसदमा त्यसको छलफल हुन्छ भन्ने, यो चाहिँ स्टेप्सहरू यिनीहरूको पोइन्ट पोइन्ट बनाएर तपाईँले बनाउनु होला। यति भनिसकेपछि अब लास्टमा चाहिँ लेखा परीक्षणमा नेपालमा अहिले भएका के समस्या छन् भन्दा लेखा उत्तरदायी भनेको आफू मार्फतको बजेट खर्च गर्ने जिम्मेवारी पाएको अख्तियारी पाएको र त्यसको खर्च प्रचलित ऐन कानुन नियम बमोजिम गर्नुपर्ने र त्यसमा कुनै अनियमित भयो भने आफूले जिम्मा लिनुपर्ने उत्तर दिनुपर्ने अधिकारीलाई लेखा उत्तरदायी अधिकृत भनिन्छ, त्यो भनेको मन्त्रालय कार्य प्रमुख हुँदैन, कार्य प्रमुख चाहिँ खर्च गर्ने अधिकारी होइन, मन्त्रालय गाउँपालिका हुँदैन, त्यो त छुट्टै मन्त्रालय सरकारै हो, गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भोलि तपाईँ पास हुनुभयो भने या सङ्घ पास हुनुभयो भने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत जानुहुन्छ, त्यहाँ चाहिँ तपाईँले है त्यसैले त्यो अर्कै सरकारले पहिला चाहिँ ऊ हुन्थेन, पहिला सामान्य के अरे यो स्थानीय विकास मन्त्रालय हुन्थ्यो लेखा उत्तरदायी मन्त्रालयको सचिव, अब अहिले के समस्या छन् त लेखा परीक्षणका भन्यो भने लेखा परीक्षणको दायराभित्र नीतिगत विषयलाई समेट्न सकेका छैन, पोलिसी विषयलाई प्रोसिड्युरल र ऐन कानुनको परिपालनालाई मात्रै समेटिएको छ, स्थानीय तह गैर सरकारी संस्था निजी ठेकेदार लेखा परीक्षणको दायरा बाहिर रहनु, अहिले हुन त त्यो लेखा परीक्षणको दायरामा स्थानीय तहलाई पनि ल्याइएको छ तर उनीहरूले मानेका छैनन् भनेको मतलब त्यो आर्थिक कार्य विवरणले पेस गर्दैन, हाम्रो सिस्टममा आबद्ध भएका छैनन्, अडिट गराउँदैनन् समयमै, प्रतिवेदन पठाउँदैनन्, त्यसैले यिनीहरूलाई हामीले लेखा परीक्षणको दायराभित्र ल्याउन सकिएको छ, हजुर गर्छ ल्याइएको छ तर यसको कार्यान्वयनको अवस्था चाहिँ यसलाई अलिकति मिलाएर भनौँ, नर्मली विवरण चाहिँ नाम्यो अरू त्यसले गर्दा त्यो त्यही भन्ने युनिफाइड विवरण प्राप्त नभएको हुनाले यो त्यसलाई प्रभावकारी उसमा ल्याउ सिस्टममा ल्याउन सकेका छैन भन्ने मैले एउटै लाइनमा लेख्दा यहाँ यो आयो त्यसलाई अलिकति मिलाएँ अथवा डायरामै ल्याउन नसकिएको भन्ने कुरा चाहिँ नलेखे पनि हुन्छ र यसलाई अर्कै मुद्दा बनाउनु र स्थानीय तहको युनिफाइड आत्मनिर्भरण प्राप्त गर्न सकिएको छैन। लेखा परीक्षण वित्तीय परिचालन र नियमितता जस्ता प्रक्रियागत कुरामा सीमित भए कार्यमूलक लेखा परीक्षण हुन सकिन्छ। कार्यमूलक इट डज नट गो अप टु दि रिजल्ट एन्ड इम्प्याक्ट त्यहाँसम्म पुग्दैन, खालि कागज पत्र प्रक्रिया र नियमितता हेर्नमा मात्रै सीमित छ। लेखा परीक्षण कार्यमा विशेषज्ञताको अभाव छ अनि अनुसन्धानात्मक लेखा परीक्षणको अभावमा कारोबारको जालसाजी जस्ता पक्षहरू ओझेलमा यिनीहरूलाई चाहिँ पत्ता लगाउन सक्ने क्षमता कमजोर छ कि फ्रड ट्रान्जेक्सनलाई, किनभने इन्भेस्टिगेटिभ अडिट हुन सक्दैन, समयको सीमितता हुन्छ, जनशक्तिको क्षमताको पनि कुरा हुन्छ होइन। त्यसले गर्दाखेरि सार्वजनिक लेखा समितिको भूमिका सृजनशील र प्रोत्साहनकारी हुन नसक्नु, यसले जति राम्रो भूमिका खेल्नुपर्ने हो त्यो संसदीय समिति हो यो सार्वजनिक लेखा समिति। आधुनिक एवं विद्युतीय अभिलेख प्रणालीको उपयोग अहिले त करिब करिब भएको छ, तर कहिलेकाहीँ हिजो अस्ति सुन्नु होला सूत्र डाउन भएको होइन, त्यो हाम्रो कपासिटीलाई र त्यसको सेक्युरिटीलाई मेन्टेन गर्न सकिएको छैन भन्ने कुरा। यथार्थपरक तथ्यहरूको विश्लेषणका आधारमा वस्तुपरक व्यवहारिक र स्पष्ट सुझावहरू दिन नसक्नु अडिट रिपोर्टमा चाहिँ, र लेखा परीक्षण र सम्परीक्षण अहिले यो सुध्रिसक्यो, यो भर्खरको कुरा हो, एक डेढ महिना भयो यो चाहिँ होइन। लेखा परीक्षण र सम्परीक्षण एउटै निकायबाट अहिले, पहिला चाहिँ महालेखा परीक्षकबाटै सम्परीक्षण गराउनु पर्थ्यो, अब उसले फेरि जुन देखाइसकेपछि फेरि सम्परीक्षण गराउनलाई गाह्रो हुन्थ्यो, अहिले चाहिँ लेखा उत्तरदा अधिकृतले सम्परीक्षण गर्न सक्ने गरी दिएको छ। लेखा परीक्षक र लेखा परीक्षण गराउने निकाय प्रभावकारी सञ्चार सम्पर्क कायम हुन नसक्नु, लेखाका अभिलेखहरू सुरक्षित र अदालतिक राख्न नसक्नु, सरकारी लेखाका नीति तथा मापदण्डहरूको समय सापेक्ष सुधार नहुनु, आन्तरिक लेखा परीक्षणको उपयोग र प्रभावकारितामा उदासीनता देखाइनु र आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षण बिचको प्रभावकारी अन्तर सम्बन्ध स्थापना नहुनु जस्ता समस्याहरू रहेका छन्। सुझाव यहाँ मैले लेखेको छु, त्यसमा म डिटेलमा गइनँ। अब तपाईँहरूलाई आज एक दुईवटा कुरा गरेर ट्याक्कै सातमा मात्रै जो गर्दैन तपाईँहरूलाई यहाँ तपाईँहरूको अहिलेसम्म हामीले अब थर्ड पेपर सुरु गर्छौँ, तर यो अहिलेसम्म पढेर हामी इम्प्रुभ गर्न सक्यौँ वा सक्यौँ भन्ने कुरा चाहिँ